अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। नमस्कार, उनी हार्दिक हार्दिक स्वागत छ प्रोग्राम एक्सन कडको साथमा। साथ दिनेको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज हो सागरको, र यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगा सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np लगन गरेर पनि यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ। र प्रोग्राम एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान 9 बजेको समाचारपछि करिब करिब 10 बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र कार्यक्रमभित्र गएर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू, अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन्, हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा। र कार्यक्रमको शुरूआतमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र नाई नभन्नु ल टू, र नाई नभन्नु ल टू यतिखेर तेस्रो सातामा प्रदर्शन भइराखेको छ। र चितवनको गणेश चलचित्र मन्दिर, त्यस गरी चितवनकै पर्सामा अवस्थित जनज्योति हलमा पनि यो चलचित्र सफलताका साथ तेस्रो हप्तामा प्रदर्शन भइराखेको छ। र देशका धेरै स्टेशनमा यो चलचित्र तेस्रो हप्तामा प्रदर्शन भइराखेको छ। थप कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा निर्देशक विकास आचार्य हुनुहुन्छ। विकासजी हजुर नमस्कार। हजुर अनि एफएम सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई म विकास आचार्य र नाइन भन्नु ल दुईको तर्फबाट चाहिँ नमस्कार। ओके, अब नाइन भन्नु ल टू तेस्रो सातामा कतिवटा हल पाएको छ यो सिनेमाले तेस्रो सातामा आइपुग्दा? तेस्रो सातामा आइपुग्दाखेरि चाहिँ पहिलाकै प्रायः सबै हलहरूमा निरन्तरता पाएको छ, होइन? हजुर, त्यो कारणले गर्दाखेरि लगभग 55 हल जतिमा अहिले चलिरहेछ। हजुर, अब 55 हलमा तेस्रो सातामा प्रदर्शनमा आउनु भनेको चानचिनोको कुरा होइन है? हजुर, अब राम्रो उल्लेखनीय उपलब्धि हो र श्रोताहरूले दर्शकहरूले मन पराइदिनु भएको छ नाइन भन्नु ल दुईलाई चाहिँ, त्यसको लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। जसले हेर्नु भएको छैन हेरिदिनुहोस् भन्न अनुरोध गर्छु। काठमाडौँको कतिवटा हलमा प्रदर्शन भइराखेको छ नडाटिकन भन्नुहोस् त? नढाँटिकन भन्दाखेरि प्रायः सबै हलमा चाहिँ प्रदर्शन भएको छ, एउटा हल भए है। हजुर, त्यो भएको हुनाले चाहिँ लगभग त्यही निरन्तरता छ। दोस्रो हप्ताको जुन हो त्यही, तेस्रो हप्तामा पनि त्यही नै छ। हजुर, अहिलेसम्म भनौँ न सिनेमाको अब व्यापारको कुराकानी आउँछ है, कति व्यापार गर्यो होला अहिलेसम्म? यो दोस्रो साता नागिसकेको छु र तेस्रो सातामा आइपुग्दासम्म नाइन भन्नु ल टूले कति व्यापार गर्यो? अब एक्ज्याक्ट म चाहिँ अब चलचित्रको अब निर्देशनतिर भएको हुनाले यति नै भयो भन्न चाहिँ सक्दिनँ, तर मलाई थाहा भए अनुसार यो चलचित्रले आफ्नो लगानी चाहिँ उठाइसकेको छ, त्यति चाहिँ म भन्न सक्छु। हजुर, भनेपछि लगानी सेभ गरिसकेको छ, उठाइसकेको छ है। अब तेस्रो र चौथो हप्तामा जुन हिसाबले सिनेमाले बिजनेस गर्छ त्यो सबै प्रफिट हो है। अब सिनेमा हेर्दै जाँदा र यहाँले पनि दर्शकसँगै सिनेमा हेर्नु भएको होला है, अब कस्तो कस्तो खाले पक्षलाई चाहिँ बढी दर्शकले मन पराए होइन, यसमा चाहिँ सुधार गर्नुपर्ने यस्तो रहेछ, अब नेक्स्ट फिल्ममा म चाहिँ यसरी सुधार गर्छु भन्ने लागेको लागि सिनेमा हेर्दै जाँदा प्रत्येक चलचित्र बनाउँदा मान्छेले सिक्दै जाने हो होइन। अब दर्शकहरूसँग बसे सबै वर्गको दर्शकहरूको उपस्थिति उल्लेखनीय थियो, अझ बाल बालिकाहरूको चाहिँ सानो नानीहरूको उपस्थिति चाहिँ अझ बढी थियो, र त्यो कारणले गर्दाखेरि समग्र वर्गको लागि हो र एउटा राम्रो सफा पहिलो हेर्ने लायकको चलचित्र भनेर नै यही उल्लेखनीय उपलब्धि हासिल गरेको जस्तो मलाई लाग्छ। र अब मैले भविष्यमा गर्दाखेरि त्यही अहिले जुन कमी कमजोरीहरू भए यसलाई अझै चाहिँ कसरी परिमार्जित गर्न सकिन्छ, कसरी अझै योभन्दा राम्रो बनाउन सकिन्छ, त्यतितिर चाहिँ दृष्टिगत गर्नुपर्छ जस्तो मलाई लाग्छ। र हिजो बाट दुईवटा सिनेमा पनि प्रदर्शनमा आएका छन्, कबड्डी र नोभेम्बर रेन है, र अब ती सिनेमाले जस्तै जुन हिसाबले व्यापार गरिराखेका छन् त्यसको व्यापार जस्तै नाइन नभनु ल टूको व्यापार पनि अहिले भइराखेको छ, दोस्रो सातामा तेस्रो सातामा आइपुग्दा पनि नाइन नभनु ल टूले यति धेरै व्यापार गर्नु भनेको ठुलो कुरा मान्नुपर्छ है। र अब यहाँको चलचित्रले त अरू दुईवटा चलचित्रलाई पनि प्रभावित पारिसकेको छैन, प्रभावित भन्दाखेरि मेरो मान्यता के छ भनेदेखि राम्रो सिनेमा चल्नुपर्छ र ती चलचित्रहरू राम्रा उत्कृष्ट छन् भनेदेखि दर्शकहरूले हेरिदिनुपर्छ भन्ने मेरो आग्रह हो। नेपाली चलचित्र मा दर्शकहरू आइदिनु भयो, मन पराइदिनु भयो, हेरिदिनु भयो भनेदेखि यो हामी सबैको लागि राम्रो हो होइन। अब निसन्देह नै नयाँ दुईटा चलचित्र आउँदाखेरि चाहिँ अलिकति प्रभाव त पार्छ नै, तर जुन सोच चाहिँ थियो मेरो त्यो अनुरूप नै प्रभाव पारेन। हजुर, अब नाइन भनुला टू चल्नुको कारण के मान्नुहुन्छ यहाँले, गीत सङ्गीतलाई मान्नुहुन्छ या भनौँ न नाइन भनुला वान चलेको र त्यसको क्रेजले चलेको भन्ने कुरालाई चाहिँ तपाईँले चाहिँ मान्नुहुन्छ? त्यसमा त्यो पनि पहिलो चलेको हुनाले त्यसको क्रेजले पनि चलेको हो, गीत सङ्गीतले गर्दाखेरि पनि चलेको हो, गीत सङ्गीत यति नभइदिएको भए सायद दर्शकहरू हलसम्म आउनु नथ्यो होला। दर्शकहरू आइसके पछाडि गीत सङ्गीतले र पुरानो क्रेजले चल्दाखेरि पहिलो शुक्रबार र शनिबार मात्रै सिनेमा थियो, तर त्यस पछाडि जुन आजसम्म दर्शक आउनु भएको छ त्यो सिनेमा आफैमा राम्रो भएर हो, र त्यसका कथावस्तु त्यसको दृश्य संयोजनदेखि लिएर सम्पूर्ण कुरा उत्कृष्ट कलाकारहरूको अभिनय उत्कृष्ट भएको हुनाले नै चलचित्र चलेको हो। त्यो कारणले गर्दाखेरि चाहिँ समग्र रूपले सिनेमै राम्रो हुनुपर्छ। अब मैले अघि पनि कुराकानी झिकिसकेको छु, केही कमेन्टहरू तपाईँलाई आएका छैनन्, दर्शकले चाहिँ केही भनेका छैनन्, भनौँ न सिनेमा हेर्दै जाँदा केही यस्तो भइदिए भए हुन्थ्यो भन्ने कुरा, केही त्यस्तो कमेन्ट आएन तपाईँलाई? त्यो त अब प्रत्येक दर्शकको आफ्नो एउटा दृष्टि हुन्छ होइन, सिनेमा हेर्दाखेरि अब यसको रोल अझै अलिक राम्रो भए हुन्थ्यो होइन, कतिले जीवन लुटेलको रोल कम भयो भन्नुभयो, त्यसलाई बढाउने ठाउँ थिएन, कतिले सरोज खनालको रोल भएन अलिकति ज्यादा भगवा हुन्थ्यो भन्नुभयो, अब कतिले चाहिँ अब हाम्रो सुरसिंह ठकुरकै रोल अझै राम्रो भगवा हुन्थ्यो भन्नुभयो, अब कतिले चाहिँ अब हाम्रो ऋचा सिंह ठकुरीलाई खोज्नुभयो नाइन भन्ने साथ ऊ भगवा हुन्थ्यो भनेर, अब ती चाहिँ तपसिलका कुराहरू नै इन्डिभिजुअल व्यक्ति विशेषबाट आएको चाहिँ अब एउटा चाहिँ यस्तो भए होस् भन्ने चाहिँ कुरा हो। तर समग्रमा सिनेमाले भन्न खोजेको कुरा चाहिँ हामीले भनेको छौँ जस्तो मलाई लाग्छ। हजुर, अब सिनेमाको अन्तिमतर्फ हामी एकचोटि लागौँ होइन, अन्तिममा चाहिँ बसन्तसँग ऋतुको प्रेमलाई प्रेम सफल भएको यहाँले चाहिँ सिनेमामा देखाउनु भएको छ होइन, र अब दर्शकले यो सिनेमा होइन भनौँ न यसमा चाहिँ अलिकति खल्लो महसुस गरेको भेटाउनु भएन यहाँले? होइन, त्यो नै हो, किनभने बसन्त भने मिलन त होइन, शिशिरसँग हुनुपर्ने होइन, ऋतु होइन, जुन अब बसन्त भनेकै शिशिर हो कि हजुर, त्यो हिसाबले चाहिँ चलचित्रलाई हेरिदिनु पर्यो, सिनेमाको अगाडि जुन हिसाबले दर्शकले फिल्म हेर्दै जाँदा बसन्त र ऋतु चाहिँ अलिकति भनौँ न साथी साथी भए पनि, तर ऋतुले चाहिँ शिशिरले मन पराउँदै गएको देखाउनु भएको छ, र अन्तिममा चाहिँ बसन्त र ऋतुको सफल मिलनलाई यहाँले चाहिँ देखाउनु भएको रहेछ, त्यसमा चाहिँ अलिकति खल्लो महसुस भएको भेटाउनु भएन? होइन, खल्लो भन्दा पनि अब त्यहाँ कुरा बुझ्नु पर्यो होइन, अब अहिले नै मैले भने हो सिनेमा नहेरेको मान्छेहरूलाई अप्ठ्यारो पर्छ, अब त्यो भएको हुनाले त्यहाँनिर चाहिँ प्रत्यक्ष चाहिँ प्रस्तुत गरिएको छ कि शिशिर वसन्त शिशिर भनेकै वसन्त हो भनेर त्यो चाहिँ बुझ्नुपर्ने हो जस्तो मलाई दर्शकहरूले लाग्छ। अब अहिले नै मैले भन्न चाहिँ मिल्दैन, अहिले मैले यो कारणले हो भन्ने भने जो दर्शकले सिनेमा हेर्नु भएको छैन उहाँलाई अलिकति नरमाइलो लाग्छ कि। ओके, अहिले चितवनको दुईवटा हलमा तेस्रो सातामा यहाँको चलचित्र प्रदर्शन भइराखेको छ। नायना मनुलाटो नारायणगढको गणेश चलचित्र मन्दिरमा सपथका साथ प्रदर्शन भइराखेको छ भने चितवनको पर्सामा अवस्थित जनज्योति हलमा पनि यो चलचित्र प्रदर्शन भइराखेको छ। र चलचित्र जसले नेपाली चलचित्रलाई मन पराउनुहुन्छ ती सबै दर्शकले चाहिँ नायना मनुलाटोलाई हेरिसक्नु भएको छ, र जसले हिन्दी सिनेमालाई मन पराउनुहुन्छ र नायना मनुलाटो हेर्न नभ्याएका दर्शकलाई यहाँले के भन्न चाहनुहुन्छ अन्तिममा? होइन, एउटा राम्रो चलचित्र त अहिलेसम्म धेरै दर्शकहरूले मन पराइदिनु भएको छ, उहाँहरूले मन नपराइदिएको भए यतिको दिनसम्म सिनेमा चल्दैन थियो, यो उत्साहजनक उपस्थिति हुँदैन थियो, होइन? त्यो कारणले गर्दाखेरि तपाईँहरूले चलचित्र हेर्नु भएको छैन भने एकचोटि गएर हेरिदिनुहोस् र तपाईँहरूले हेरिसक्नु भएको छ र राम्रो लागेको छ भनेदेखि आफ्नो साथीभाइहरूलाई यो चलचित्र हेर्न अनुरोध गरिदिनुहोस्, मेरो त्यही आग्रह छ। ओके, यहाँलाई अझ शुभकामना छ र चलचित्रलाई लिएर तपाईँले 51 दिन मनाउने सोच जुन हिसाबले बनाउनु भएको छ है, र त्यो सोच पूरा होस्, नायना मनुलाटोले 51 दिन मनाउन सफल रहोस्, र हामीले यसरी नै कार्यक्रममा भन्न पाऊ कि नायना मनुलाटोले चाहिँ 51 दिन मनाएको छ है भनेर भन्न पाऊ, र शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार। ओके, यतिखेर मैले कुराकानी गरिराखेको थिएँ नाइन अफ उनुलटुका निर्देशक विकास वासरे र नाइन अफ उनुलटु यतिखेर तेस्रो सातामा प्रदर्शन भइराखेको छ। नाइन अफ उनुलटु सँगसँगै अन्य केही चलचित्र पनि प्रदर्शन भइराखेका छन्, जस्तो कि नोभेम्बर रेन र कबड्डी नामक चलचित्र पनि प्रदर्शन भइराखेको छ। नोभेम्बर रेन हिजोबाट प्रदर्शनमा आएको छ भने कबड्डी पनि हिजोबाट प्रदर्शनमा आएको छ, र नोभेम्बर रेन नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा प्रदर्शन भइराखेको छ, र हिजो इन्द्रदेव चलचित्र मन्दिर हाउसफुल रहेको छ। नोभेम्बर रेन हेरेर आउने सबै दर्शकले सिनेमालाई मन पराइदिनु भएको छ। नोभेम्बर रेनको बारेमा हामी एकछिनपछि चर्चा गरौँला, हामी एकछिन नाइन अफ उनुलटुको थोरै गीत सुन्छौँ र गीतपछि ब्रेकमा जान्छौँ र ब्रेकपछि फेरि पनि आउनेछौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज, अर्पण सबैका लागि, सधैँका लागि। वाह बाजा, सिरक ब्लाङ्केट ल्याइदियो, फेरि तिम्रो हुनेवाला त्यो नातिनी बुहारीको लागि कुर्ता सलवार पनि चाहियो होला। यो नाति पुर्केको कुरो सुन्दा पनि हाँसै उठेर आउँछ भनेको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। सौरा चोकमा रहेको है होम नपट्टि पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको, त्यति बुद्धि पनि छैन यो नाति पुर्केको, कति हाँस्ने, म त हाँसेरै मर्ने भयो। विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्लाङ्केट विवाह व्रत बन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ। न त मोल मोलाईको झन्झट, न ठगिने डर, ओम नवदीप वस्त्रालय रत्नगर 1 सौराहा चोक चितवन, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, फोन नम्बर 0556 5603 316, मोबाइल 98550 57924। एकदम उचित दाम ओम नवदीप वस्त्रालय बेचाम। शत प्रतिशत ग्यारेन्टी का साथ आयुर्वेदिक उपचार, जाडोक्सी खान छुटाउने, 10 केजी सम्म शरीरको मोटोपन घटाउने इजी स्लिम टी एट डाइट लिप्रो मेटासलिम, 4 इन्च सम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप, 10 केजी सम्म मोटोपन बढाउने बिडिपी, कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर, चौरी पना हटाउने ल्यान्कम क्रिम, अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक, अनुहारको चाया पोतो डन्डी फोर हटाउने एन्जेलिप क्रिम, हार जोड्ने नसा च्यापिएको बाथ समस्याको लागि सन्धि सुधा तेल, स्तन सम्बन्धी समस्याको लागि घटाउने बढाउने वा टाइट गर्ने ब्रेस्ट क्रिम, यौन सम्बन्धी समस्याको लागि आयुर्वेदिक उपचार, साथै हामी कहाँ टेली ब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ। सम्पर्क फिनिक्स लाइफ हेल्थ केयर सेन्टर, जनपा 2 टाढी हङकङ बजार, प्रोप्राइटर तारा खड्का, फोन 0556 62 282, मोबाइल 98453 41 405, पुनश्च फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ। वाउ, आज पनि नयाँ कपडामा झुक्यो न, मजाले झुक्यो आज पनि। यो नयाँ होइन, पुरानै हो। गफ नदे न यार। गफ दिएको होइन नि, चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या। फाइबर सिरक ब्लाङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैचा सिफन साडी बुटिक कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ। सुपथ मूल्यमा गुणस्तरीय काम चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस मानेछन्। चितवन ड्राई क्लिनर्स एन्ड लाउन्ड्री सर्भिस, केएन प्लाजा रत्नगर 8 बकुलहर, मोबाइल 98455 63 700 र 98450 64 470, शाखा कार्यालय रत्नगर 2 टाढी दीपा फोटो स्टुडियो सँगै। हाई माई स्विट हार्ट, हाउ आर यू? जब तिमीसित बोल्दिन सधैँ तिमी यसरी नै कुरा राख्छौ। नरिसाउनु डार्लिङ, आउँदै थिएँ, गाडी बिग्रियो त मैले के गरौँ। उफ, मैले कतिचोटि भनिसकेँ तिमीलाई, न्यू मनोकामना अटो वर्कसपमा नै गएर गाडी बनाऊ भनेर, कहिले सुन्ने होइन। ओके डियर, अब त खुसी हौ। हाम्रा विशेषताहरू हाइड्रोलिक ज्याकवास, डेन्टिङ पेन्टिङ मर्मत, सम्पूर्ण साना जीपका पार्ट्सहरू, जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ। पुनश्च सम्पूर्ण कार जीप भ्यान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर, रनुपा 8 बकुलहर नगरपालिकाको अगाडि, फोन 0956 75, मोबाइल 98550 65508, 98550 65509। ए दिलो, पक त पक, हस्याङ खस्याङ गर्दै हिँडेछ, कता हो? सगरमाथा। ए केटा हो, हेर्न ये हँसाउँछ यसले पनि, यो यति बेला अनि सगरमाथा। ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र, लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि। ए हो र, सुन त केटा हो, हाम्रो रविनले पनि 5 वर्ष पहिला सगरमाथा मोबाइलबाट मोबाइल किनेको थियो, आजसम्म चलाइरहेछ, त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ, हामी पनि किन्न जाउँ। जाउँ जाउँ कलर्स, सामसुङ, नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी, यानसेल तथा युटेलको रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ। विगत 10 वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी, साथै ओरिजिनल मोबाइलको एकमात्र विकल्प सगरमाथा मोबाइल, रत्नगर 1 गंगा प्लाजा चौराहा चोक, प्रोप्राइटर शंकर पौडेल, फोन 0556 61 56 56, मोबाइल 98452 41 141। तालिम पश्चात रोजगारीको सुवर्ण अवसर, सिटिभिटी एनएसबिटी द्वारा सिप परीक्षणका लागि सहभागी गराउने गरी एस इन्टरनेसनल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा महिला दिदीबहिनीहरूका लागि निशुल्क भर्ना खुलेको जानकारी गराइन्छ। विदेशमा तालिम पुरा गरी आएका दक्ष प्रशिक्षकहरूद्वारा तालिम दिइने यस संस्थामा बेसिक, एडभान्स, डिप्लोमा, सर्ट स्पेशल, स्पेशल टिचिङ स्पेशल कक्षाहरू सञ्चालन, विदेश जानेहरूका लागि स्पेशल कोर्सको व्यवस्था, साथै पार्लर सञ्चालन गरी बसेकाहरूलाई सिटिभिटीबाट परीक्षण गराई योग्यताको प्रमाण पत्र दिइने, एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुट तथा ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। थप जानकारीका लागि इन्टरनेसनल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, रत्नगर 2 टाढी, मोबाइल 98550 51 309। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम एक्सन कट यहाँले सुनिरहनु भएको छ र प्रोग्राम एक्सन कट आउने गर्छ प्रत्येक चातक शनिबार बिहान 9 बजेको समाचारपछि करिब करिब 10 बजेसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र कार्यक्रमभित्र गएर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ। र ब्रेक लगतै यहाँले गीत सुनिरहनु भएको छ नोभेम्बर रेन, र नोभेम्बर रेन हिजोबाट प्रदर्शनमा आएको चलचित्र हो र चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् र प्रस्तुतकर्ता हुन् नारायण सिग्देल, निर्माता हुन् सुभाष गिरी। र यसै सिनेमाको बारेमा कुराकानी गर्नको लागि टेलिफोन लाइनमा निर्माता सुभाष गिरी हुनुहुन्छ। सुभाषजी यहाँलाई हार्दिक स्वागत छ प्रोग्राममा। के छ हाल खबर यहाँको? एकदम ठिक छ, चलचित्र हिजोबाट प्रदर्शनमा आएको छ, सबै दर्शकहरूले चलचित्र मन पराइदिनु भएको छ, तपाईँको राम्रो ओपनिङ भएको छ। हजुर, हिजोदेखि नोभेम्बर रेन कतिवटा सिनेमा घरमा लाग्यो? हजुर, कतिवटा हल पाउनुभयो हिजोदेखि यो सिनेमा? तपाईँको हाम्रो 32 हलमा अहिले लागेको छ, तर आज फेरि बिहान हल थपिएको छ भनेर मैले सुनेको छु। छवटा कि 8 हल आज थपिएको छ, अलमोस्ट मन्डेबाट सबै हलमा लाग्छ। चलचित्रको लागि अहिले हल ठाउँहरूले चलचित्र दिनु पर्यो भनेर उहाँहरूले माग राख्नुहुन्छ। चलचित्रको एकदमै राम्रो रिस्पोन्स आजको मर्निङ सो हिजोको सबै मर्निङ सो दिउँसोको सबै हाउस हुन्थ्यो। हजुर, उपत्यका बाहिर हामीतर्फ हामी लागौँ है, उपत्यका बाहिर कस्तो रेस्पोन्स पाउनु भएको छ, के कस्तो छ? एकदमै राम्रो, आज पोखरामा श्रीकृष्ण कमा लागेको छ, 1200 सिट ओभरफ्लो भएर हाउस भएर ओभरफ्लो भयो। नारायणघाटमा पनि एकदम डक्टरको साथ दिइराख्नु भएको छ, फुटबलमा पनि हाउस भयो, प्रायः जस्तो सबै स्टेसनमा हाउस भएको छ मोडर्न छ आजको। हजुर, अब हिजो नारायणघाटमा बिहिबारबाट चलचित्र प्रदर्शनमा आएको छ, बिहिबार सिनेमा हेर्नको लागि ठिकै दर्शक आए, र हिजो 2 सो नै हाउसफुल रहेको थियो र आज मर्निङ सो मैले बुझ्ने प्रयास गरेको छैन, आजको सो बुझ्नु भएको छ? आज मर्निङ हाउसफुल छ। हाउसफुल छ है, भनेपछि जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ सबै हाउसफुल छ नोभेम्बर रेन हेर्नको लागि दर्शक आइरहेछन्। राम्रो चलचित्र बनायो भने चलचित्र बोल्छ भने जस्तै भएको छ। मैले धेरै कुरा चलचित्रको बारेमा भन्नुभन्दा पनि दर्शकहरूको रिभ्यू हिजोबाट आउन सुरु भइसकेको छ, फेसबुकको पेजदेखि लिएर अनलाइन मिडियाहरू सबैतिर, क्रिटिकदेखि लिएर सबैले चलचित्रको प्रशंसा गर्नुभएको छ, अब त्यसैबाट नै हामीले गर्ने हो, त्यही अनुसारको दर्शकको साथ पनि पाइरहेको छ। कुन पक्षलाई बढी दर्शकले रुचाए, के पाउनुभयो यहाँले बुझ्दै जानु? यसमा अलिकति यङ जेनेरेसनको मान्छेले मन पराएको छ र विशेष त महिला वर्गले धेरै चलचित्र मन पराउनु भएको छ। उहाँहरूको महिला वर्गमा यो चलचित्रले उहाँहरूको महिला वर्गलाई मन छोएको छ यो चलचित्र। हजुर, अब केहीले यो चलचित्र हामी हिजो पनि सिनेमा हेर्ने अवसर पायौँ इन्द्रदेव हलमा, होइन, र धेरै मान्छे दर्शकहरू हुनुहुन्थ्यो, होइन, अलिकति हल्का स्लो भएको भन्ने कुराकानी गर्नु भएको छ नि त। हल्का सिनेमा स्लो हो कि भन्ने कुराकानी गर्नु भएको छ नि त। होइन होइन, तपाईँको छैन, चलचित्र स्लो छैन, चलचित्र अगाडि तपाईँको 15 मिनट जति अलिकति स्लो हो कि भनेर अलिकति स्लो भएको हो कि भन्नु हुन्थ्यो, तर तपाईँको सेकेन्ड तपाईँको 15 मिनट पछि चलचित्र एउटा फ्लोमा जान्छ, त्यो चलचित्रबाट 15 मिनट अगाडिको जुन क्यारेक्टर इस्टाब्लिस गर्ने बेलाको टाइममा अलिकति हामी केमिस्ट्रीहरू हिरो हिरोइनको केमिस्ट्री मिलाउनु पर्ने भएको कारणले गर्दा, अलिकति लभको सिक्वेन्सहरू बनाउनु पर्ने भएको कारणले गर्दा चाहिँ अलिकति स्लो जस्तो हो कि भन्ने दर्शकहरूले कुरा गर्नुभयो, तर अगाडिको 15 मिनटपछि चलचित्रबाट दर्शक चलचित्र भवनबाट दर्शकहरू कता कहीँ निक्लिएर हिँड्नुहुन्न। हजुर, अब सिनेमाको सेकेन्ड हाफमा दर्शक अलिकति रोए, हिजो हामीले सिनेमा हेऱ्यौँ होइन, र सेकेन्ड हाफमा दर्शक रुने किसिमको मन छुने किसिमको सिनहरू रहेछ, र अब त्यो भित्र पनि अलिकति केही कमेडी भए अलि राम्रो हुन्थ्यो भन्ने कुराको पनि दर्शकले गरेका थिए नि त। अब त्यो फिल्मको जेनर त्यो जेनर अनुसारको हुन्छ। अब हाम्रो लभ स्टोरी फिल्म हो, लभ स्टोरी फिल्मलाई अब तपाईँले फिल्म हेर्नुभएको छ भने अथवा दर्शकहरूले फिल्म हेर्नुभएको छ भने चलचित्र भनेको कुन जेनरमा बनाएको चलचित्र हो त्यसैलाई बढी फोकस गर्दाखेरि धेरै कुरा मिसाउँदा खिचडी जस्तो नहोस् भन्ने मेरो चाहना हो। मैले टेक्निकली पक्षदेखि लिएर कास्ट क्रू सबै कुरामा विशेष ध्यान दिएर बनाएको चलचित्र हो, र अहिले चलचित्र आफै बोलेको छु म। सुभाष जी, पक्कै पनि, र सिनेमा जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ राम्रो रेस्पोन्स तपाईँले पाउनु भएको छ, र सिनेमा हेर्दै जाँदा दर्शकले पूर्ण रूपमा मनोरञ्जन प्राप्त गरेका छन्, र आर्यन सिग्देलको कामलाई तारिफ गरेका छन्, नम्रताको कामलाई पनि तारिफ गरेका छन्, र दिनेश रावतले जुन हिसाबले निर्देशन गरेको छ सिनेमामा र त्यो कामलाई पनि तारिफ गरेका छन्, र तपाईँ इन्चार्ज तपाईँको सबै टिमले चाहिँ जुन हिसाबले काम गर्नुभएको छ र सबैले तारिफ गर्नुभएको छ। उहाँको पनि धेरैतिरबाट प्रशंसा आइरहेको छ भनेपछि तपाईँ नयाँ पुरानो हामीले एउटा एउटा टिम नै एउटा राम्रो चलचित्र बनाउने टिम लिएर चलचित्र बनाए। मेरो चाहना के हो भने नेपाली चलचित्र जहिले पनि राम्रो बन्नुपर्छ, दर्शकले राम्रो गर्ने कुरा साथ दिनुहुन्छ भन्ने आश थियो, त्यो कारणले गर्दाखेरि चलचित्र अहिले दर्शकको साथ पाइरहेको छ। हुन्छ, अब इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्र प्रदर्शन भइराखेको छ, चलचित्रले राम्रो व्यापार गर्न सफल रहोस् र शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार। ओके, यतिखेर मैले कुराकानी गरिराखेको थिएँ सुभाष गिरी नोभेम्बर रेनका निर्माता, र नोभेम्बर रेन यतिखेर प्रदर्शन भइराखेको छ, कुराकानी सँगसँगै गीत सँगसँगै अब छुट्टिनु भन्ने टाइम भइसकेको छ। प्रोग्राम सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै प्रोग्राम एक्सन कोडबाट म सागर छुट्टिन्छु। हवस् त, नमस्कार। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पताल